डरेलो लाग्यो त्यो पारी डाँडा साँझतिर लौ है फेरि मनमा मेरो लाग्यो पिर बतासमा फैलो आगो सरर यादहरू तिम्रो फर्केर आयो झललल जली।